नमस्कार, कार्यक्रम अर्पण बसमा स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। अर्पण बस हरेक हप्ताको बुधबार बिहान 8 बजेको अर्पण शुभ बिहानी पश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ। आजको अर्पण बहसमा संविधान सभा दोस्रो निर्वाचनबाट नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले क्षेत्र नम्बर 4 जितेपछि छाड्नु भएको छ र चितवन क्षेत्र नम्बर 4 उपनिर्वाचन हुँदैछ। चितवन लगायत देशका 4 निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ र अहिले देशकै ध्यान यी 4 निर्वाचन क्षेत्रमा केन्द्रित पनि भइराखेको छ। सम्पूर्ण राजनैतिक दलहरू ती क्षेत्रहरूमा प्रचार प्रसार गर्नका लागि व्यस्त रहेका छन्। उम्मेदवारहरू बिहानैदेखि घर दैलो कार्यक्रममा पनि लागिरहेका छन् र चितवन क्षेत्र नम्बर 4 नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले छाडेपछि उपनिर्वाचन हुन लागेको हो र असार 8 गते संविधान सभा दोस्रो निर्वाचनको उपनिर्वाचन हुँदैछ र जसमा नेपाली कङ्ग्रेसबाट रामकृष्ण घिमिरे, त्यसै गरी एमालेबाट पार्वती रावल, त्यसै गरी ए माओवादीबाट खुसराम पाखरिन लगायत 11 राजनैतिक दलका उम्मेदवार अनि एकजना स्वतन्त्र सभा उम्मेदवार जोखु महतोले चुनावी प्रतिस्पर्धा गर्दैछन्। अब चुनावी माहौल तातिरहेको अवस्थामा उम्मेदवारहरूले आफूले चुनाव जित्ने दावी पनि गरिरहेका छन्। यति बेला हामी कुराकानी गर्दैछौँ के एजेन्डा लिएर उम्मेदवारहरू यति बेला निर्वाचन क्षेत्र नम्बर 4 होमिएका छन् र जित्ने आधार के छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ। यति बेला हामीसँग हुनुहुन्छ एक नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी संविधान सभा पहिलो दोस्रो निर्वाचनमा पनि उहाँले उम्मेदवारी दिनुभएको थियो, ती चुनावमा उहाँ पराजित भए पनि अब आशा गरिएको छ एमालेकी उम्मेदवार पार्वती रावलले क्षेत्र नम्बर 4 चुनाव जित्नुहुनेछ। उहाँसँग के आधार छन् र चुनावी प्रचार प्रसार कसरी अगाडि बढिरहेको छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ नेकपा एमाले क्षेत्र नम्बर 4 उम्मेदवार पार्वती रावलसँग। पार्वतीजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। चुनावी प्रचार प्रसार कसरी अगाडि बढाउँदै हुनुहुन्छ यहाँहरूले? अहिले म हरेक जनता घर दैलोमा गइरहेको छु र अहिले पनि म यो गुन्जानगरको तनौली बजारमा घर भेटघाटमा छु। आज बुवाहरूसँग भेटघाट, उहाँले बोलाउनु भएको छ, मलाई धेरै सुझाव र आशीर्वाद दिनुभएको, तर अहिले घर दैलोमा छु। अहिले तपाईँसँग कुरा गरिरहँदा नि म एकजना बुवाको घरमै छु। बोलाउनु भएको छ कि जानु भएको छ यहाँहरू? कतिपय ठाउँमा बोलाउनु भएको छ, कतिपय ठाउँमा म आफै निकाल्छु, दुइटै छ। अनि के छ अब ती क्षेत्रहरूमा यहाँहरू बिहानदेखि प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ, के भन्छन् क्षेत्र नम्बर 4 स्थानीयले? अहिले सबैले अब पालोको हिसाबले पनि अब निरन्तर हिजो पनि लागिरहेको हारमा पनि नाचिकन लागिरहेको एउटा महिला, एउटा युवा, आफ्नै गाउँहरूको छेली, जुन निष्ठा र इमान्दारिताका साथ लागिरहेको एउटा कार्यकर्ताको हिसाबले सबैले एकदमै माया गर्नुभएको छ। म एकदमै उत्साहित छु, खुसी छु। अब माया गर्नको लागि पार्वती रावलले पनि एजेन्डाहरू उठाउनु भएको होला, के छन् एजेन्डाहरू? मुख्य गरेर त यो संविधान सभाको निर्वाचन हो। पहिलो हाम्रो मुख्य आधार भनेको चाहिँ तोकि समयमै संविधान जारी गर्ने र हामीले जनताले चाहे अनुसारको सबै भाषा वर्ग लैङ्गिकको सम्मान हुने किसिमले, आत्मबोध हुने किसिमले, समावेश हुने किसिमले संविधान जारी गर्ने पहिलो आधार हो। त्यसपछि त्यस पछाडि अरू यहाँका समग्र विकास निर्माणका सवालहरूलाई यो संविधान सभाले, संविधान सभा प्लस व्यवस्थापिका संसदको पनि काम गर्ने भयो। पहिलो प्राथमिकता संविधान निर्माणको छ, त्यसपछि अरू विकास निर्माणका सवालहरू नै छन्। अब यहाँ तेस्रो पटक यो चुनावमा उठ्दै हुनुहुन्छ, यस अगाडिका 2 चुनावमा यहाँ पराजित हुनुभयो, अब तेस्रो पटकमा चाहिँ के छन् आधार यहाँमा? यो पहिलो संविधान सभाको निर्वाचनमा पनि म उम्मेदवार थिएँ। पहिलो 64 सालमा एउटा परिस्थिति थियो, परिवेश थियो, त्यसले जनताले एउटा पार्टीलाई जनमत दिए। 70 आइपुग्दा त्यो जनमत टोटल परिवर्तन भयो, त्यसले अर्को नतिजा आएर चितवनको यो क्षेत्रमा भन्नुपर्दा नेपाली दलको सभापति नै आएर चुनाव लड्नुभयो र जनतालाई भन्नु पनि भएको थियो यहाँबाट चुनाव जितेपछि यहाँ नै यहाँको प्रधानमन्त्री हुने, यहाँका विकास निर्माणका कायापलटका कुराहरू र यहाँबाट उहाँले नछोड्ने जनताको बिचमा प्रतिबद्धता जाहेर गर्नुभएको थियो। त्यसको विपरीत उहाँले यहाँबाट छोडिदिनु भयो, गइदिनु भयो र अहिले यहाँका जनताहरूमा निराशा र आक्रोश पनि मैले पाएको छु। एउटा चाहिँ इतिहास सधैँ एकै ढङ्गले दोहोरिँदैन, 64 एउटा पार्टीले जित्यो, 70 अर्को पार्टी र अहिले 71 अब जनमत नयाँ ढङ्गले विकसित भएको छ र नेकपा एमाले जित्नुपर्छ भन्ने कुरा छ। सँगसँगै अर्को कुरा, यहाँ जुन किसिमले महिला सहभागिताको कुरा थियो, महिला सहभागिता अहिले घट्दो क्रममा 64% महिला सहभागी संविधान सभामा थियो, 70% आइपुग्दा 29% झऱ्यो। तपाईँलाई यो पनि थाहा छ 240 क्षेत्रमध्ये 10 क्षेत्रमा मात्रै महिला उम्मेदवारले जित्नु हो। महिलाहरूको जनसङ्ख्या हामी 51% समावेशीका कुरा गर्छौँ, लैङ्गिक समानताका कुरा गर्छौँ, तर फेरि पनि हामी हिजोकै पुरानो व्यवस्थातिर फर्किरहेका छौँ। एउटा चाहिँ यो लैङ्गिक समानता, लैङ्गिक सहभागिताको प्रतित्वको सवाल पनि छ, त्यो सँगसँगै ठुलो सङ्ख्यामा 40% युवा सवाल छ, युवाहरूका सहभागिता अहिले हामी एकदमै पाउन सकिरहेका छैनौँ। यो नीति संविधान निर्माणको प्रक्रियामा जब त्यो ठुलो पङ्क्ति यो निर्माण संविधान निर्माणको प्रक्रियामा बाहिर आउनु कारण युवा प्रतित्वको पनि जरुरत छ। सँगसँगै अहिले स्थानीयताको कुरा, अब हिजो बाहिरबाट आएर चुनाव जितेर यहाँ छोडिदिएको कारणले गर्दा यहीँको मान्छे आफ्नै ठाउँको आफ्नै गाउँको जो दुःखमा पनि जो हारमा पनि निराश नबनिकन यहाँका सवालहरूमा यहाँका समस्याहरूमा जुटिरहेको छ, निष्ठा र इमान्दारीको साथ लागिरहेको छ। यी सबै सबै कारणले पनि अहिले यो क्षेत्रमा चाहिँ नेकपा एमाले विशेष गरेर पार्वती रावले चुनाव जित्ने आधारहरू हुन्। अब जुन चुनावमा यहाँले भन्नुभयो जस्तै अब चुनाव भनेपछि सबै शक्ति केन्द्र केन्द्रित छन् हुन्छन्, यहाँले भन्नुभयो जस्तै अब यो गर्नेछु भनेर युवाहरूको लागि लड्नेछु भनेर, तर चुनावको बेला अब चुनाव भइसकेपछि म चाहिँ अर्कोतिर जाने के यो परम्परा अलिकति एकदमै यहाँले उठाउनु भएको किन अहिले चुनावमा आउँदा धेरै ठुला गर्ने लगानी गर्ने आश्वासन दिने भ्रम छ नि होइन, हरेक खाना जनताका जनमत प्रभावित गर्ने र चुनाव जितेसम्म त्यही खर्च पर्चाका व्यवस्थापन अथवा त्यही हिजो लगानी गरेकालाई प्रतिफल कसरी निकाल्ने भन्नेतर्फ लाग्यो। यो कारणले गर्दा पनि जनतामा एकदमै एउटा आक्रोश र निराशा पनि छ, जसलाई दिए पनि पटक पटक यहाँ दिइसकेका छौँ, त्यसले जुन किसिमको जनताप्रति उत्तरदायी नहुने परिवेश त त्यसलाई बदल्नका लागि पनि हामीले जितमा पनि नमाचिकन र हार्दा पनि हारलाई स्वीकार गरेर त्यो हार अगाडि बढ्न सक्छ भन्ने नयाँ राजनीतिमा नयाँ संस्कृति विकास गर्नका लागि नयाँ संस्कार विकास गर्नका लागि पनि मैले आफूलाई त्यो ढङ्गले चाहिँ रूपान्तरित गरेको छु। त्यो कुरा हिजो निर्वाचनमा पराजित हुँदा पनि पराजितताको मानसिकता नलिकन फेरि जनताप्रति उत्तरदायी भएर काम गरेको इतिहास त्यो विगत आम जनताको बिचमा साक्षी छ, त्यो मैले बताइरहनु पर्छ, तपाईँ मिडियाका साथीहरूलाई पनि थाहा छ, त्यो म भन्न चाहन्छु। अब 64 माओवादीले जित्यो, 70 कङ्ग्रेसले, अब पालो एमालेको हो, हजुर एकदमै। अब दुई पटकसम्म पराजित भएको मान्छेलाई अब फेरि त्यही अवस्था होला भनेर नपत्याउला नि जनताले, होइन त्यो तपाईँको मतको आधारले पनि तपाईँ क्यालकुलेसन गर्न सक्नुहुन्छ। हिजो 64 हामी 6,000 मत थियौँ, 70 आइपुग्दा हामी 10,000 मत भयौँ। यो हाम्रो गुणात्मक जुन फड्को मारिरहेको छ यसलाई यो विकास क्रमलाई अब कसैले रोक्न सक्दैन। हिजो जिते 64 जितेका माननीयहरूले के गर्नुभयो, 70 जितेका माननीयले के गर्नुभयो, जुन विश्वास प्रतिबद्धता पुरा गर्नु भएन, यो सबै हिसाबले जनताले मूल्याङ्कन गर्छ। र हामीलाई यो पनि थाहा छ हिजो राष्ट्रपतिले चुनाव जितेको ठाउँमा उपनिर्वाचन हुँदा अर्कोले जितेको छ, 64 एउटा पार्टीले जित्छ अर्को पार्टीले जित्छ, जनताले नयाँ सत्य छ नयाँ परिवर्तन खोजिरहेका हुन्छन् प्रगति खोजिरहेका हुन्छन्। त्यो हिसाबले जन इतिहास एकै किसिमले त्यो नयाँ नयाँ पाठहरू जनताका विकल्पहरू पनि जनताले खोज्ने भएको हुनाले सबै उम्मेदवारहरूको विगत जनताले बुझ्नु भएको छ। हिजो अवसर पाइसकेका साथीहरूले समाज विशेष क्षेत्रको लागि कसरी के गर्नुभयो, कति योगदान दिनुभयो त्यो पनि थाहा छ। त्यसैले यो सबै कुराहरू जनताले विशेष सबैभन्दा म जनताप्रति विश्वास र जनमतलाई सम्मान गर्छु, निष्ठा र इमान्दार राजनीतिलाई नाफाघाटासँग नजोडिकन निष्ठा र इमान्दारीका साथ अगाडि बढेको हिसाबले पक्कै यो पटक न्याय गर्नुहुन्छ भन्ने म विश्वस्त छु। अब तपाईँ जस्तै यस अगाडि पनि यस्तै गुलिया कुराहरू गर्ने यो परम्परा जस्तै छ के, अब तपाईँमा के छ त्यो परिवर्तन गर्ने क्षमता? ममा एउटा आँट विश्वास निष्ठा र इमान्दारिता छ, त्यो कुरा तपाईँले विगतमा पनि देख्नु भएको छ। मान्छे जित्दा पनि जनताप्रति उत्तरदायी नहुने, हार्दा पनि राजनीतिक सामाजिक आन्दोलनबाट पलायन हुने विस्थापित हुने यो दुईवटा प्रवृत्ति छ, त्यसलाई बदल्न पर्छ। नयाँ सोच नयाँ युग हो, नयाँ पुस्ताले पनि अब नेतृत्व गर्न पाउनुपर्छ। नयाँ पुस्ताले लामो समयसम्म यो समाज रूपान्तरणमा राज्य निर्माणमा चाहिँ भूमिका खेल्न सक्छ, त्यसो कारणले पनि अब हामीले टेस्ट भइसकेका अब टेस्ट भइसकेका नयाँ टेस्ट फल अब फरक टेस्टको लागि नयाँ पुस्तालाई स्थापित गर्नुपर्छ भन्ने अहिले जनतामा त्यो भावना पनि छ। अब जुन तपाईँसँग लड्दै हुनुहुन्छ क्षेत्र नम्बर 4 पूर्व सभासद पनि हुनुहुन्छ ए माओवादीबाट र काङ्ग्रेसका पुराना नेता हुनुहुन्छ रामकृष्ण घिमिरे, यसले चाहिँ तपाईँमा कतिको त्यो डर छ? छैन तपाईँलाई थाहा छ, म पहिला पनि चुनाव लडिसकेको, केन्द्रीय सभापतिसँग पनि चुनाव लडिसकेको, विगत संसदीय परिवेशसँग पनि म जुटिसकेको कारणले मलाई त्यस्तो कुनै पनि सङ्कोच अथवा केही किसिमको उत्साह निष्ठाका साथ होइन, जुन किसिमको रेस्पोन्स जनताले सम्मान गर्नुभएको छ, त्यसको सम्मान गर्दै जुन भावना दिनुभएको छ त्यसलाई यसमा सम्मान गर्दै अगाडि बढेको हुनाले मलाई त्यो कुनै चाहिँ म सोत्साहित छु, किनभने म हारलाई पनि स्वीकारेर मैदानमा गएको मान्छे हो, त्यसले मलाई कुनै फरक पार्दैन, किनभने जसले म चुनौतीलाई पनि सामना गर्न सक्छ, सजिलोमा त जसले पनि राजनीति गर्न सक्छ, खुसीमा अथवा सजिलो परिस्थितिमा त जो पनि रमाउँछ, म अप्ठ्यारोलाई पनि चुनौतीका साथ सामना गर्न सक्छु भन्ने हिम्मत छ ममा। अब यहाँले अघि भन्नुभएको थियो काङ्ग्रेस सभापतिले छोडिसक्नुभयो क्षेत्र नम्बर चार, पूर्व सभासदहरूले केही गरेन भनेर भन्नुभयो, अब तपाईँमा पनि त्यस्तै हुने हो कि त्यो ठाउँमा पुगेर भन्ने आम जनतालाई त्यो विगतदेखि त्यो भइरहेको छ, त्यो इतिहास दोहोरिरहेको छ, त्यो इतिहासलाई म दोहोऱ्याउने पक्षमा छैन, त्यो हिजोको प्रवृत्तिलाई दोहोऱ्याउँदै नयाँ ढङ्गले नयाँ सिर्जना गर्ने पक्षमा म छु, त्यसले गर्दा पनि त म हिजो हार्दा पनि त जनताको बिचमा पटक पटक गरेँ, यहाँका सवालहरूमा यहाँका अनेक किसिमका मुद्दाहरूमा चाहिँ म अगाडि बढेको छु, त्यो नयाँ ढङ्गले नयाँ सिर्जना म गर्न चाहन्छु र युवाले परिवर्तन नयाँ सिर्जना पनि गर्न चाहन्छु, म त्यो सिर्जना गरेर देखाउन चाहन्छु, अहिले भन्नुभन्दा पनि भोलि त जिम्मेवारी पाइसकेँ त्यो व्यवहारमा गरेर देखाउने म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। अब सत्तरीमा सुशील कोइरालाले निकै भारी मतले जित्नुभयो, अब अहिले पनि त्यही रणनीति कङ्ग्रेसले अवलम्बन गरेको छ, यहाँहरूको चाहिँ के छ अब त्यत्रो फरक मत देखिन्छ हजुर, अब कस्तो रहला यो मत हिजो के कारणले 64 पनि मैले अघि भने 64 कुन मतान्तर थियो 70 आइपुग्दा कुन, अब 71 नयाँ ढङ्गले अगाडि बढ्छ र जनताले विश्लेषण पनि गर्नुहुन्छ होइन, विवेक पनि पुर्याउनुहुन्छ, न्याय पनि गर्नुहुन्छ, सबै कुरा जनताको हातमै भएको हुने, म सबैभन्दा जनताप्रति नै उत्तरदायी छु, जनताप्रति नै विश्वास राख्छु र त्यो अहिले नयाँ चाहिँ नतिजा यहाँबाट अहिले निस्किँदैछ। अब अन्त्यमा जुन यहाँले जित्नुहुन्छ यो पटकको उपनिर्वाचन आधार के छन् प्रतिबद्ध त्यहाँका जनताहरूको लागि अन्त्यमा बताइदिनुहोस्। मैले यहाँको रेडियो मार्फत जानकारी गराउन चाहन्छु, पहिलो भनेको यो संविधान निर्माणको प्रक्रिया भएको हुनाले संविधान निर्माण प्रक्रियामा यहाँका सबै लैङ्गिक भौगोलिक सबै समस्यालाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका खेल्न सक्छु, किनभने विगतमा लामो समय सबै यही राजनीति सामाजिक आन्दोलनमा अगाडि बढेको कारणले सँगसँगै चितवनमै जन्मेर चितवनकै राजनीति सामाजिक आन्दोलनमा अगाडि बढेको नाताले यहाँका समग्र चितवनलाई कसरी अगाडि बढाउन सक्छ त्यो प्लानिङमा बसेको एउटा सदस्यको नाताले त्यो सँगसँगै यही क्षेत्रमा पनि दुईचोटि उम्मेद्वार बनेका कारणले हरेक क्षेत्रभित्रका सवाल चाहे विकास निर्माणका सवाल होस् चाहे चाहिँ विभिन्न खाले चाहिँ हाम्रा सांस्कृतिक मूल्य मान्यताले भएका समस्या हुन् यी सबै समस्याहरू सरकारहरूसँग नजिकबाट बुझेको कारणले एउटा महिला भएको कारणले महिलाका सवालहरू युवा भएकै कारणले किसान भाइ समग्रमा एउटा नागरिक नेपाली नागरिक भएको नेपालीको राष्ट्रियता स्वाधीनता जनजीविकाका सँग समृद्ध राष्ट्र निर्माणका लागि त्यो सशक्त भूमिका खेल्न चाहन्छु र अहिले जनताले न्याय पनि गर्नु हरेक हिसाबले फरक ढङ्गले इतिहास अगाडि बढेको छ, फेरि नयाँ इतिहास त्यसलाई म सबै आदरणीय बुवा आमा दाजुभाइ दिदी बहिनी मार्फत निष्ठा र इमान्दारको साथ अगाडि बढिरहेको एउटा छोरी चेली एउटा व्यक्ति जुन सामाजिक राजनीति आन्दोलनबाट निष्ठा र इमान्दारको साथ अगाडि बढेको छ, तपाईँहरूको साथ हौसलालाई सम्मान गर्दै तपाईँहरूको मतलाई सम्मान गर्दै तपाईँहरूले एकचोटि विजय गरा यो जिम्मेवारी राष्ट्र निर्माणको जिम्मेवारी संविधान निर्माणको जिम्मेवारी विकास निर्माण गर्ने जिम्मेवारी दिनुहुनेछ भन्ने पूर्ण विश्वास म व्यक्त गर्न चाहन्छु। फेरि अन्त्यमा सोधे तपाईँले जित्नुहुन्छ उपनिर्वाचन? हजुर एकदम पक्कै हुन्छ, यहाँ प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ, यो व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो, प्रचार प्रसारलाई अझ व्यापकता दिनु होला, हामी शुभकामना दिन्छौँ यहाँलाई। धन्यवाद धन्यवाद यहाँलाई पनि धेरै धेरै धन्यवाद र यहाँको रेडियोलाई पनि धन्यवाद छ। नेकपा एमालेबाट पार्वती रावल चितवन क्षेत्र नम्बर चारमा असार 8 गते हुन लागेको उपनिर्वाचनका एकजना उम्मेदवारसँग हामीले कुराकानी गऱ्यौँ, चुनावी एजेन्डा र आधार के छन् यस विषयमा हामीले कुराकानी गऱ्यौँ। नेकपा एमाले चितवन क्षेत्र नम्बर चारबाट उम्मेदवार दिनुभएकी पार्वती रावल जसले 2064 सालको पहिलो संविधान सभामा पनि उम्मेदवारी दिनुभएको थियो र उहाँ पराजित हुनुभयो, 64 ए माओवादीले जितेको थियो, त्यसै गरी 70 नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला दोस्रो संविधान सभाको निर्वाचनमा उहाँ

मोडर्न बाइकको भरपर्दो अनि विश्वासिलो सेवाले यो बाइकको सम्पूर्ण समस्या मुक्त हुनेछ। हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ तथा जहाँ बाइक बिग्रिएको छ त्यही ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ। सम्पर्क मोडर्न बाइक केयर सेन्टर एन्ड वर्कसप रत्नगर 7 कृष्ण मन्दिर चोक प्रोप्राइटर सरस्वती राणा भाट फोन नम्बर 0556269054 मोबाइल 98550426449। यो हो रेडियो अर्पण 107.5 MHz। विश्रामपछि पुनः स्वागत छ। हामी अर्पण बहसमा छौँ। संविधान सभा उपनिर्वाचनका विषयमा हामीले कुराकानी गरिराखेका छौँ। चितवन क्षेत्र नम्बर 4 हुन लागेको उपनिर्वाचन र उम्मेदवारका एजेन्डा आधार के छन् जित्ने यो विषयमा हामीले कुराकानी गरिरहेका छौँ। हामी कुराकानी अब गर्दैछौँ नेपाली कङ्ग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेसँग। उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ यति बेला। रामकृष्णजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। धन्यवाद। जुन यहाँले उपनिर्वाचनको चुनावी प्रचार प्रसार कसरी अगाडि बढाउँदै हुनुहुन्छ यति बेला? अहिले म सकभर मतदाता आदरणीय दाजुभाइ दिदीबहिनीहरूको घर दैलोसम्म पुग्ने प्रयत्न गर्दैछु र अब पोहोर सभाहरू केही क्रममा सबै घर घरमा यो प्रचार अवधि अत्यन्त छोटो भएको हुँदा हरेक घरमा पुग्ने सम्भावना त रहँदो रहेछ। तर जति सम्भव हुन्छ भेटघाट गर्ने नभए पनि चोक चोकमा पोहोर सभाहरू गरेर त्यो मार्फत हाम्रा सन्देशहरू आदरणीय मतदाता दिदीबहिनी तथा दाजुभाइहरूकोमा पुर्याउने प्रयत्न गरिरहेको छ। कस्तो पाउनु भएको छ यहाँले जुन प्रचार प्रसारका क्रममा जनताको बाट आशा अपेक्षा? अत्यन्त उत्साहजनक छ। यसभन्दा अगाडिको निर्वाचनमा हाम्रा आदरणीय सभापति अहिले जो सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ यहाँबाट निर्वाचित भएर जानुभएको थियो र उहाँले निर्वाचित भइसकेपछि धेरै कम समय फुर्सद मिल्ने भएको हुँदा उहाँले यो ठाउँ दुई ठाउँ मध्ये यो ठाउँ छोड्नु पऱ्यो। उहाँ दुई ठाउँमा निर्वाचित हुनुभएको थियो। आफ्नो जिल्लामा पुरानो संयन्त्र छ उहाँको विकास निर्माणका लागि, त्यसै गरेर चितवन नयाँ ठाउँ। मैले यहाँ उभरतिर बस्दाखेरि असुविधा हुन्छ, एउटा साथी नयाँ कोही साथीलाई प्रतिनिधि मैले यहाँबाट प्रस्तुत गरेँ भने यहाँबाट तलबाट समस्याहरू उहाँले माथि पुर्याउनुहुन्छ र मैले त्यो समाधान गर्छु भन्ने विश्वासले मलाई यहाँ प्रतिनिधिको रूपमा पठाउनु भएको छ। त्यस कारण यहाँका जनताहरू अत्यन्त उत्साहित छन्। यहाँबाट यहाँको आवश्यक कुराहरू जे समस्या छन् त्यो रामकृष्ण घिमिरेले त्यहाँ माथि पुर्याइदिन्छन् र हाम्रा सम्माननीय नेता प्रधानमन्त्रीजीले त्यो सम्पूर्ण समस्याहरू पुरा गरिदिनुहुन्छ भनेर अत्यन्त उत्साहित छन् यहाँको जनता दिदीबहिनी तथा दाजुभाइ। कतिपय ठाउँमा अब चितवन छाडेपछि, सुशील कोइरालाले चितवन छाडेपछि कतिपय जनता अलिकति असन्तुष्ट भएको पनि महसुस गरेका छन्, जनताले असन्तुष्टि व्यक्त गरेका छन्। यसले अब यहाँलाई कतिको फाइदा घाटा के होला? असन्तुष्टि व्यक्त गरेको भने प्रतिपक्षी दलका साथीहरूले अलिकति निर्वाचन प्रचारको सिलसिलामा त्यो कुरो भन्नुभयो होला। सबै आम जनताले त्यो कुरो बुझेका छन्। उहाँ प्रधानमन्त्रीको नाताले राजघाटमा धेरै समय दिनुपर्छ, यहाँको समस्या जनताको पीरमर्का बुझ्न आउन असम्भव हुन्छ। त्यसकारण मेरा मार्फत त्यो समस्याहरू काठमाडौँमा प्रस्तुत हुन्छ, सरकार समक्ष प्रस्तुत हुन्छ र हाम्रो समस्या समाधान हुन्छ। अब त झन् दुईवटा प्रतिनिधि भयो, एउटा सरकारमा बसेर दिने, एउटा यहाँबाट गएर जनताको समस्या लिएर गएर माग राख्ने, दुईवटा प्रतिनिधि भएको हुँदा अब हाम्रो क्षेत्रमा विकास निर्माण राम्रोसँग हुन्छ भन्ने कुरामा जनताहरू विश्वास छन्। त्यसमा पनि फेरि सुशील कोइराला प्रधानमन्त्री भएको 3-4 महिना नबित्दै विकासका धेरै योजनाहरू यहाँ तपाईँको सुरु भइसकेका छन्। अहिले यसै वर्ष यसै आर्थिक वर्षमा काम सुरु भएको छ र आगामी आर्थिक वर्षमा कैयौँ योजनाहरू यहाँ पर्दैछन्। त्यो सम्पूर्ण जनता आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ, थाहा नभए पनि म तपाईँको लोकप्रिय रेडियो मार्फत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई विनम्र निवेदन गर्न चाहन्छु। धेरै योजना परिसके, अहिले काम सुरु भइसकेका छ, केन्द्र भएर काम सुरु हुन थालेको छ र धेरै योजना अब पर्दैछन् र बाँकी समस्या जति छन् यो सुकुम्बासी समस्या लगायतका सम्पूर्ण समस्याहरू म सम्पूर्ण रूपमा यो समाधान गर्नेछु। म अरूभन्दा विशेष हैसियत किन राख्छु भने मेरो आदरणीय सभापति सम्माननीय प्रधानमन्त्री अहिले हुनुहुन्छ र म लामो समयसम्म राजनीतिमा लागेको एउटा कार्यकर्ताको नाताले मेरो जीवनको धेरै वर्ष मैले सम्पूर्ण वर्ष मैले राजनीतिमा समर्पण गरेका कारणले गर्दाखेरि धेरै साथीहरू अहिले सरकारमा छन्, मेरो कुरा त्यहाँ सुनिन्छ र म त्यहाँ संविधान सभामा पनि हस्तक्षेपकारी भूमिका खेल्न सक्छु भन्ने मलाई विश्वास छ। त्यस कारण समग्र दाजुभाइ दिदीबहिनीहरूले मलाई मेरो उम्मेदवारी यहाँ अत्यन्त सान्दर्भिक अत्यन्त उपयुक्त मान्नुभएको मैले महसुस गरेको। अब यस अगाडि सभापति जस्तो पदका व्यक्ति चुनावमा उठेर जिताए जनताले, अब रामकृष्ण घिमिरेमा चाहिँ के छ त्यस्तो क्षमता र गर्न सक्ने आधारहरू जनताले जिताउनलाई? होइन, मैले आफ्नो कुरा आफैले गर्दाखेरि त अब होला, तर यो चुनाव प्रचारको सिलसिलामा भन्नै पर्दो रहेछ। म कुनै ठाउँमा विशेष कुनै अवसर पाएर कहिले कहिले निर्वाचित गरेर सार्वजनिक पदमा नबसेको हुँदा धेरै आम मान्छेकोमा त्यो कुरो नपुग्यो पनि। राजनीतिमा चासो हुने, राजनीतिको र मात्रै बुझ्ने मान्छेले नि सबैले मलाई चिन्दछन्। मेरो जीवन र जवानीका धेरै वर्ष मैले लोकतान्त्रिक आन्दोलनमा समर्पण गरेको छु। एउटा निष्ठावान कार्यकर्ताको नाताले मैले आफूलाई काहीँ कमजोर बन्न दिइनँ, कतै मैले सम्झौता गरेँ। म सदैव तपाईँको जनताका हकका लागि सङ्घर्षरत रहेँ। त्यसकारण यसरी लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन नै उत्सर्ग गर्न चाहने एउटा नेता, एउटा कार्यकर्ताले हाम्रो अगुवाई गर्न सक्छ, त्यो हाम्रो विकास निर्माणको समस्याको समाधान गर्न सक्छ भन्ने कुरो जनतालाई विश्वास छ। म तपाईँको लोकप्रिय रेडियो मार्फत सम्पूर्ण टिटिबेनका सरकार गएकोलाई विश्वास दिलाउन चाहन्छु। जसरी मैले राजनीतिमा कुनै सम्झौता गरिनँ, त्यसरी नै विकास निर्माणको काममा पनि चितवनका जनता, चितवनका 4 नम्बर क्षेत्र लगायत समग्र चितवनको विकासको लागि मैले कसैसँग कुनै सम्झौता गर्ने छैन। यहाँको सम्पूर्ण विकासको लागि, चितवनमा नयाँ एउटा सुन्दर नगरी बनाउनुको लागि मेरो महत्त्वपूर्ण योगदान रहनेछ। अब जुन अब 64 त्यसै गरी 70 निर्वाचनमा एउटा 64 एमालेबाट पार्वती रावल, त्यसै गरी 70 पनि पार्वती रावल उठ्नुभयो, त्यसै गरी अहिले पूर्व सभासद पनि हुनुहुन्छ क्षेत्र नम्बर 4 ए माओवादीबाट, कतिको प्रतिस्पर्धा होला जस्तो लाग्छ तपाईँलाई? अब हाम्रो प्रतिस्पर्धाको कुरा के हो भने, यो दलीय व्यवस्थामा व्यक्तिको गौड हुन्छन् र त्यसमा पनि अब म अरू उम्मेदवार साथीहरूको सम्बन्धमा केही भन्न चाहन्न। र मेरो मलाई के लाग्छ भने, दलीय हिजोको हिसाब हेर्दाखेरि पनि तब हामी 64 निर्वाचनमा पनि हामी अत्यधिक मत थियो, उहाँहरूसँग हाम्रो तुलनै थिएन। अब माओवादीको जहाँसम्म सवाल हो, माओवादीले त्यतिखेर बढी मत ल्याएर विजयी बन्यो, तर त्यो बेलाको निर्वाचन यहाँलाई थाहा छँदैछ, हामीले अहिले पनि बढी मत ल्याएको होइन। हाम्रो 64 18,000 मत थियो यहाँ, अब उहाँहरूले 23,000 मत ल्याउनु भएको थियो, तर अब माओवादीको आफ्नो खास साइज अहिले देखियो यो 70 निर्वाचनमा। र मलाई के लाग्छ भने, त्यो जुन 10,000 मतको अन्तर छ, हामी 20,000 मतले विजयी भनेका थियौँ, अब 10,000 मतको अन्तर छ, त्यो अन्तर अहिले पनि कायम रहनेछ र कायम रहनेछ। र मलाई एउटा कोर सभामा यहाँ अहिले भर्खरै बोल्नको लागि आमन्त्रण गरिएका हुँदा मैले यहाँलाई धेरै समय दिन सकिनँ। माफ पाउँ, म तपाईँको लोकप्रिय रेडियो मार्फत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूसँग पुनः मलाई विजय गराएर 4 नम्बर क्षेत्र समग्र चितवनको विकासका लागि योगदान पुर्याउनुको लागि सहयोग गर्नुहुनेछ भन्ने, मत दिनुहुनेछ भन्ने म अनुरोध गर्न चाहन्छु। मलाई मौका दिनुभयो, अर्पण रेडियोलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। मेरो अहिले पूर्ण सभामा मलाई निमन्त्रणा गरिसकेका हुँदा मैले धेरै समय दिन सकिनँ, माफ पाउँ। जय नेपाल। हस्, यहाँलाई शुभकामना छ। धन्यवाद। नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेसँग हामीले कुराकानी गऱ्यौँ। एउटा पुरानो राजनैतिक छवि भएको र राजनीतिमा कुनै सम्झौता नगरेको र विकास निर्माणमा पनि कुनै सम्झौता नगर्ने उहाँको प्रतिबद्धता थियो। यदि संविधानसभा दोस्रो संविधानसभाको उपनिर्वाचनमा उम्मेदवारबाट विजय भएको खण्डमा उहाँले यी प्रतिबद्धता जनाउनु भएको छ। र एउटा कङ्ग्रेसका सभापति सुशील कोइराला उठेको ठाउँ भएको नाताले पनि अब कङ्ग्रेसले नै जित्नुपर्छ भन्ने उहाँको भनाइरहेको थियो र जित्ने आधार पनि उहाँले प्रस्तुत गर्नुभएको छ। हामी नेपाली कङ्ग्रेसका रामकृष्ण घिमिरेसँग कुराकानी गऱ्यौँ। यसअगाडि हामीले एमालेका उम्मेदवार पार्वती रावलसँग कुराकानी गरेका थियौँ। अर्पण बहस तपाईँ यति बेला सुनिरहनु भएको छ। हामीले आसन्न संविधानसभाको उपनिर्वाचनका सन्दर्भमा रहेर कुराकानी गरिरहेका छौँ र उम्मेदवारहरूको चुनावी एजेन्डा र जित्ने आधार के रहेका छन्, चुनावी प्रचार प्रसार उहाँहरूले कसरी अगाडि बढाइरहनु भएको छ, यो विषयमा हामीले कुराकानी गरिरहेका छौँ अर्पण बहसमा। हामी अर्का उम्मेदवार ए माओवादीका खुसीराम पाखरिनसँग पनि हामी कुराकानी गर्ने जमर्कोमा जुटिरहेका छौँ। उहाँ पूर्व सभासद पनि हुनुहुन्छ र अब उहाँको उम्मेदवारी र उहाँले जित्ने आधारहरू के छन्, यस विषयमा हामी कुराकानी गर्दैछौँ ए माओवादीका उम्मेदवार खुसीराम पाखरिनसँग। खुसीरामजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। हजुर, यहाँलाई स्वागत छ कार्यक्रममा। हजुर, धन्यवाद। कस्तो छ यहाँहरूको चुनावी प्रचार प्रसार? हाम्रो अब घरेलु चलिरहेको छ, सबै ठाउँमा चाहिँ जनतासँग भेटघाट कार्यक्रम चाहिँ हाम्रो तीव्र गतिले अगाडि बढिरहेको छ। के छन् खुसीराम पाखरिनलाई चितवनका क्षेत्र नम्बर चारका वासीले जिताउने आधारहरू? अब एउटा चाहिँ म जनजातिको नेता पर्यो, मेरो अधिकांश जनजाति मित्रहरूले मलाई निश्चित रूपमा चाहिँ माया गर्नुहुन्छ। अर्को कुरो चाहिँ अब हाम्रै पार्टी पङ्क्ति छ, हाम्रो शुभचिन्तकहरूले पनि चाहिँ मलाई माया नगर्ने कुरै भएन। म विगतदेखि चाहिँ अब त्याग समर्पण एउटा आफ्नो व्यक्तिगत स्वार्थ सबै त्यागेर हिँडेको एउटा चाहिँ पात्र भएको कारणले मलाई अरू सबै जनसमुदायले मलाई चाहिँ सहयोग गर्नुहुन्छ। भनेपछि चितवन क्षेत्र नम्बर चारमा ए माओवादी जितको नजिक छ? त्यो कुरालाई चाहिँ म मान्छु। अब एजेन्डाहरू पनि ल्याउनु भएको होला नि यहाँहरूले? एजेन्डाहरू त उही त हो नि, हाम्रो एउटा पहिलो कुरो त संविधान सभालाई चाहिँ पुरा गर्ने कुराहरू हो क्यारे। अब हिजो चाहिँ पुरा नभएको शासकीय स्वरूप, एउटा चाहिँ न्यायपालिका, अनि त्यसपछि तपाईँको त्यो सङ्घीय संरचना चाहिँ कस्तो बनाउने भन्ने बारेमा चाहिँ हाम्रो एजेन्डाहरू चाहिँ त्यही हो मुख्य कुरो। अहिले अर्को चाहिँ अब विकास निर्माणको कुराहरू त त्यो छँदैछ, त्यसमा पनि म प्रतिबद्धता छँदैछु, त्यही हो मेरो चाहिँ प्रतिबद्धता। अब संविधान सभाको पहिलो निर्वाचनमा यहाँले जित्नु भएको थियो क्षेत्र नम्बर चारमा, 70 आएर पराजित हुनुभयो निकै फराकिलो मते, समय धेरै परिवर्तन भयो, अब हुँदैछ पनि, अब के लाग्छ यहाँलाई, अब जितेला क्षेत्र नम्बर चारमा फेरि पनि माओवादीले? क्षेत्र नम्बर चारमा हामीले कोसिस गर्ने पनि हो, हिजोको हाम्रो केही चाहिँ कमी कमजोरीहरू त्यस्तो एउटा प्राविधिक कुराहरू चाहिँ हामी सच्याउने कुराहरू भइहाल्यो, अनि हिजोको चाहिँ एउटा हारबाट चाहिँ सिकेर पनि चाहिँ हामी अगाडि जाने कुरा भइहाल्यो। अब चाहिँ यसपालि हामी धेरै सचेत छौँ, हामी एकदम चाहिँ सचेतताको साथ चाहिँ अगाडि बढ्छौँ। अब पूर्व सभासद पनि हुनुहुन्छ यहाँ, अब यस अगाडि 64-70 उठेका उम्मेदवार पनि छन् र काङ्ग्रेसका निकै पुराना नेता पनि छन्, यो हिसाबले चाहिँ यहाँमा कस्तो लागिरहेछ, यो उपनिर्वाचन कस्तो होला? त्यो उपनिर्वाचन अब काङ्ग्रेसको उम्मेदवार जो हुनुहुन्छ उहाँ म जसरी चाहिँ निरन्तर चाहिँ जिल्लामा जनतासँग चाहिँ नङ्ग्रामा आएको जसरी चाहिँ भिजेर उहाँ बस्नुभएको छैन, उहाँ आफ्नो चाहिँ एउटा चाहिँ काम कारवाहीको दौरानमा प्रायः चाहिँ उहाँ बाहिर बस्नुहुन्छ। अहिले चाहिँ अब यो निर्वाचनकै दौरानमा मात्रै यहाँ चाहिँ जिल्लाभित्र आफ्नो स्थानीय ठाउँमा आउनुभएको हो, त्यसो भएर चाहिँ उहाँभन्दा चाहिँ उहाँको तुलनामा म जनसमुदायको चाहिँ बिचमा सधैँ छु भन्ने चाहिँ मलाई विश्वास। एमालेको उम्मेदवारलाई कसरी लिनुहुन्छ यहाँले? उहाँ त अब पहिला पनि त्यो दुई दुईपल्ट हारिसक्नु भएको मान्छे फेरि उठ्नु भएको छ, त्यसमा चाहिँ अब उहाँको आफ्नो खालको चाहिँ शुभचिन्तकहरू चाहिँ हुनुहुन्छ होला, तैपनि चाहिँ उहाँको निम्ति निकै गाह्रै हुन्छ। हुन्छ, हामीलाई छोटो कुराकानी गर्न समय दिनु, यहाँलाई धन्यवाद छ। धन्यवाद। ए माओवादीका उम्मेद्वार खुसीराम पाखरिनसँग हामीले कुराकानी गऱ्यौँ, जनजाति नेता भएको हिसाबले र क्षेत्र नम्बर चारमा जनतासँग नङ्ग्र मासुको सम्बन्ध, यो नाताले पनि उहाँले जित्ने आधार प्रस्तुत गर्नुभयो। उपनिर्वाचन हुँदैछ आसन्न असार 8 गते र चुनाव हो, एकजनाको जित पक्कै पनि हुनेछ र चुनावी माहौल पनि विभिन्न पार्टीहरूले यति बेला तताइरहेको अवस्था पनि रहेको छ। अब असार 8 गते नै कुर्नुपर्ने अवस्था छ, चुनावमा आफूले चुनाव जित्छु भनेर दावी गर्नु स्वाभाविक पनि हो। सबै उम्मेदवारहरूलाई हामी शुभकामना पनि दिन्छौँ र चुनावी प्रचार प्रसारलाई अझ व्यापकता दिनुहोला र चुनावमा लड्नुहोला, सफल रहनुहोला, हामी यो शुभकामना दिन्छौँ। आजको अर्पण बहसबाट छुटिने बेला भएको छ, कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ। प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्छु। आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु, नमस्कार।